मन कान पवित्र दुख लाग्छ पराई बन्दा त बरु गाली गरेरै जाउँ सानो नबोलेर जानु बन्दा त अर्कैलाई मित्र बोली सुने हुन्छन् कान